www.attableek.com, The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم. ما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قل هذه سبيلي أدعو إلى الله على بصيرة أنا ومن اتبعني. صدق الله. مضمون بہت پہلے چلا آ رہا ہے، بیان فرما رہے ہیں، یہ شاید معلوم ہوگا. حضرت ہانی رحمتہ اللہ نے اس کا ترجمہ کیا ہے حضرت ہائی صاحب کے حکم سے، تو ہے تو بہت چھوٹی مقامت کہتا ہے، لیکن بمانا بہتر بہتر بہت سے مکہ موضوع میں اس کا ترجمہ کیا حضرت ماں تھانی نے. حضرت ساری صاحب روزانہ دیکھتے تھے، جو کچھ ہوتا تھا تو بیان فرماتے تھے، تو ہم لوگ بھی بہت دنوں سے اس کو سنتے سناتے ہیں. یہ ختم ہی نہیں ہو رہی ہے، کبھی یہاں کبھی وہاں. بہرحال تھوڑا سا مختصر عرض ہے، جاننا چاہیے کہ حق سبحان و تعالیٰ نے ابراہیم علیہ السلام کے قلب کو نور رضا سے منبسط کر دیا تھا. جاننا چاہیے کہ حق سبحانہ تعالیٰ نے ابراہیم علیہ السلام کے قلب کو نور رضا سے منبسط کر دیا تھا، اور ان کو روح استسلام عطا فرما دی تھی، تسلیم میں لینا، جو کچھ اللہ کی طرف سے آئے اس پر راضی رہنا، اس کو تسلیم کرنا. اللہ تعالیٰ ان کو عطا فرمایا تھا ابراہیم علیہ السلام، ان کے قلب کو نظر ادھر خلق سے محفوظ رکھا تھا، ان کے قلب کو نظر ادھر مخلوق سے ادھر خلق سے محفوظ رکھا تھا. بس آگ اسی واسطے ان پر سرد و سلامتی ہو گئی، کیونکہ یہ کیفیت تھی ان کی کہ اللہ تعالیٰ کے ہر امر میں رضا تسلیم کو اختیار فرماتے تھے. تو اللہ تعالیٰ نے بھی اس کو عہد دیا کہ آگ پر آگ کو ان پر سرد اور سلام بنا دیا. معلوم ہوا کہ اللہ تعالیٰ کی تقدیر پر راضی رہتا ہے تو اللہ تعالیٰ بھی اس کے ساتھ معاملہ بہتر سے بہتر فرماتے ہیں. سوچیے کتنا عمدہ ہے. جاننا چاہیے کہ حق سبحانہ تعالیٰ نے ابراہیم علیہ السلام کے قلب کو نور رضا سے منبسط کر دیا تھا، اور ان کو روح استسلام عطا فرمائی تھی، تسلیم کرنا، یہ ایک خاصیت دی، اور ان کے قلب کو نظر الی الخلق سے محفوظ رکھا، بس آگ اسی واسطے ان پر سرد و سلامتی بن گئی. ان کا قلب اطاعت کے ساتھ اللہ کے سپرد ہو گیا تھا، بس استسلام سے رہے سلامت، بس استسلام، تو اسلام تسلیم کیا تو سلامت رہے، اور باطن مقام کے ٹھیک کرنے سے ہوئی یہ عزت و کرامت. اور باطنی مقام کے ٹھیک جو دل میں ہے اس کو ٹھیک کیا تو اللہ تعالیٰ نے عزت و کرامت سے ان کو نواز دیا. بس یہاں سے مومن کو سمجھنا چاہیے جو مواقع امتحان میں اللہ کی اطاعت اختیار کرتا ہے، اللہ تعالیٰ خار کو گل اور خوف کو امان بنا دیتا ہے. ترجمہ بہت اچھا کیا تھا، تعمیر کیا ترجمہ، سب سے بڑے ادیب تھے جب انہوں نے کہا کہ یہ ترجمہ ماں تھانوی کر سکتے تھے. بس یہاں سے مومن کو سمجھنا چاہیے، سب کے لیے، ہمارے لیے، آپ کے لیے، کوئی جسے قربانی سب کے لیے ہے نا، ابراہیم سنت ہے، یہ بھی سنت ہے، ابراہیم صاحب کی یہ بھی بات نہیں سنت ہے، استسلام، تسلیم کرنا، نور رضا سے اپنے قلب کو منور کرنا. جب آپ اپنے قلب کو نور رضا سے منور کریں گے تو اللہ تعالیٰ انعامات سے نوازیں گے. یہ سب باتیں کی رہے ہیں میرے ساتھ، ہم لوگ ظاہر کو بھی نہیں ٹھیک سے سمجھتے تھے، لیکن ہے ضروری چیز. फिर कुर्बानी का रथी भी होते बकरे का दबा कर देना नहीं है। नूरे दादा बड़ा दादा नहीं थोड़ी करना है। यहां बस यहां से मोमी को समझना चाहिए कि जो मौके इम्तिहान में अल्लाह की इताअत इख्तियार करता है, अल्लाह ताला खार को गुल और खाफ को और खौफ को अमान बना देता है, यानी जो काटा होता है उसको फूल बना देता है और खौफ को अमान आग को अमान बना दिया। अल्लाह ताला खार को गुल और खौफ को अमान कर देता है। बस जब शैतान तो उसको मंजिली के इम्तिहान में फेंकना चाहे और कायनात तेरे रूबरू आकर दरियाफ्त करें कि तो उसको कुछ हाजत है, तो यही जवाब देना कि तुमसे तो कोई हाजत नहीं, अल्लाह से हाजत है। तुमको भी ये पेश है आ रहा है, आता ही नहीं, कितने इम्तिहानात है अल्लाह की तरफ से। उस वक्त अल्लाह को याद रखा जरूरी, उन्हें खुद सुना से जब कोई मुसीबत आवे तो अव्वलन अल्लाह की तरफ तवज्जो होनी चाहिए, फिर उसके बाद असबाब की तरफ। मुसब्बुल असबाब अल्लाह। जब शैतान तुझको मंजिली के इम्तिहान में मंजिली की में फेंका गया था इब्राहिम अलैहिस्सलाम को उस आग में, तो अब भी वह है वो आग में, तुम भी अब भी फेंके जा रहे हो। उस वक्त में अल्लाह तक शैतान को मंजिली के इम्तिहान में फेंकना चाहे और कायनात तेरे रूबरू आकर दरियाफ्त करें कि तुझको कुछ हाजत है, तो यही जवाब होना चाहिए कि तुमसे तो कोई हाजत नहीं, अल्लाह से हाँ अल्लाह से हाजत है। ये बात तो हुई हाँ अल्लाह अल्लाह से है। अगर कायनात ये कहें कि अल्लाह ही से सवाल करो, फिर से नहीं कहते हमसे नहीं लेकिन अल्लाह से है, तो अल्लाह से कहो तो उसका जवाब देना, उसका इल्म मेरे सवाल से कफायत करता है, अल्लाह को मालूम है, वो मेरी रहबरी करेगा मेरे है। ये अल्लाह से भी नहीं मांगा, उनसे जिब्रील अलैहिस्सलाम से तो कह ही दिया। इसी तरीके से यूसुफ सलाम के बारे में भी रवायत है, जब कुएं में थे जिब्रील अलैहिस्सलाम पहुंचे थे, उस सूरत में भी ये है हस्बी अल्लाह निमल वकील, पढ़ लीजिए उसको है हस्बी अल्लाह निमल वकील। यह अंबिया की सुन्नत है, अल्लाह हम सब लोगों की इन सुन्नतों पर भी अमल की तौफीक मरहमत फरमाए, जिसको हम लोग समझते थे समझते हैं दीन दाए फरमाते बहुत फरमाते थे कि तुम लोगों ने सही दीन को समझ लिया है कि खुश को खुश की चीज है शाहबुल्ला साहब, ये बहुत तर है, इसका बातिन है, उसकी तरफ भी तवज्जो करो। तुमने ये कर दिया वो कर दिया, दीन हो गया है। इस दीन का ताल्लुक कल्ब से है, तवक्कुल है, तवाज़ु है। कहा बगैर दो चीजों का आदमी तरक्की नहीं कर सकता, हम लोग खुद बड़े। कहा भाई मैं चाहता हूँ, भाई साहब से चाहता थे उनसे कहो क्या मैं चाहता हूँ, कहा मैं ये चाहता हूँ कि तवक्कुल और तवाज़ु इख्तियार करो, तवक्कुल से अल्लाह से ताल्लुक दुरुस्त होगा और तवाज़ु से मखलूक से, इनसे तो बात नहीं चीज है। तवक्कुल भी अल्लाह और तवाज़ु, तवाज़ु भी हाल की सिफत नहीं, ये दिल की सिफत है, अपने को झुकाना, अपने को कमतर समझना मामूली बात नहीं है। कुछ नहीं आदमी तब भी अपने को बड़ा समझता है, कुछ नहीं। अगर कायनात ये कहे अल्लाह से सवाल करो, उसका जवाब देना कि उनका इल्म इसका इल्म मेरे सवाल से कफायत करता है, अल्लाह जानता है कि मैं किस बजुर में इश्क तू अम्मी को छंदगोगा इस है बहुत नशेर है याद आया, ये बड़ी बात है कुछ है इधर बजुर में इश्क तू अम्मी को छंदगोगा तो नींद बरसरे बामा अजब तमाशा है, आपके जुर्म में इश्क में ये सता रहे हैं मुझको। आप भी जरा आइए चल पर देखिए कि आपका आशिक कैसे आपकी वजह से सताया जा रहा है, नाज है मकाम नाज कह रहे हैं, بجر میں عشق تو امی کو شندر عجب تماشائے عجب غوغائے تو نیر برسرے بابا عجب تماشائے. اللہ ہم سب لوگوں پہ ان کیفیات سے بھی متوجہ اور بھی لائے کے ساتھ ساتھ بہت ہی فرماتے ہیں. تم نے سمجھ لے کہ دین یہ خشک و خشک ہے, نہیں اس کے اندر تری بھی ہے, اس کو حاصل بھی کرو. اگر تو ایسا کرے گا تو اللہ تعالیٰ آتش دنیا کو سرد و سلامتی کر دے گا, آتش دنیا کو سرد و ہر جگہ. اب بھی وہ آگ لگی ہوئی ہے نمرودی, اب وہ تو چاہتی ہیں کہ اس میں ڈال دیں, اس کو آپ کو وہی اختیار کرنا پڑے گا جو ابراہیم السلام نے, وہ ظاہری آگ تھی اور یہ بات نہیں ہے. آتش اللہ تعالیٰ آتش دنیا کو سرد و سلامتی کر دے گا. اور منت اور کرامت اس کو عطا فرمائے گا, کیونکہ اللہ سبحانہ تعالیٰ نے انبیاء و مرسلین کے ذریعے سے ہدایت کے راستے کشادہ کر دیے ہیں. آج ایسی ایسی مصیبتیں آ رہی ہیں, میں دیکھتا ہوں ان کی بیوی سے بات ہی کل بڑھ جا, میں بس جو ہونا تھا ہو گیا. نہیں نو عمر ہیں لوگ, ارے عبداللہ بڑے تھوڑے سے بڑے رہے ہوں گے اور کیا ختم ہو گیا. لاکھوں کیا, کروڑوں کیا, اربوں کی جائیداد ہم خود دیکھ کے آئے, ان لوگوں کی جائیداد کچھ نہیں. جب ہم کو تو نام بھی نہیں آتا, جب وہ جانے لگے سمجھ گئے کہ میرا آخری وقت ہے, اس وقت بھی انہوں نے کہا میرا نام لیا ہے, یہ اتنا ان کو بھیج دے رہا, اس وقت بھی کہا بیوی مطمئن جو وہ کہہ گئے ہم کو کرنا. گزارتی عورتیں بھی اس میں سب سکون تسلیم رضا, بس جو خود بولا تمہارا. سب سے پہلے جب یہ مرض چلا ہے اس کا خط میرے پاس اب بھی موجود ہے, شاید میں نکالے تو کاپی جو میری ہے چمڑے والی اب بھی موجود ہے, ایسا خط لکھا اور اس میں سب دوست نہ عمر ہے تو ایسا کل بیان کیا میں نے مرتے مراتے جب وہ جانے لگے ہیں بالکل آخر میں تو کہا میرا نام گیا, کہا کہ مولانا کو یہ بھیج دے رہا. ان کا شوہر مارا تھا بالکل وہی ہم لوگوں کو شہری کھلایا, اب تو کہتے شہری گئی اور وہی کھلاتے تھے ہمیشہ. اچانک پہلے جو لہر چلی ہے اسی میں انتقال ہوا, ان کی بیوی نے دیکھا نہیں, میں وہ خبر کیسے رہ گیا. ابھی دیکھا محترم و مکرم جناب روحانی والی صاحب السلام علیکم رحمۃ اللہ وبرکاتہ, بات تسلیم الحمدللہ اللہ کے فضل و کرم سے ماں اہل و عیال کے میں خیر وافیت سے ہوں, اور بیوہ عورت دی رہی بالکل نہ ہوں میں. پھر اس کے باپ کا بھی اس میں انتقال ہو گیا, ماں کا بھی ابھی انتقال ہوا, یہ تو پہلی لہر میں ان کے سوا گئے تھے بالکل نہ ہوں میں. اللہ رب العزت سے امید ہے کہ آپ حضرت بھی ماں اہل خیر وافیت سے ہوں گے. ابا جان جیسا کہ آپ کو اطلاع ہو چکی ہوگی مجھ ناچیز کے سر سے میرے شوہر محترم کا سایہ اٹھ چکا, بچے یتیم ہو چکے ہیں. خیر اللہ کی مرضی اللہ کی رضا پر آ گئی, اللہ کی رضا پر آ گئی, بس اللہ مجھ سے راضی, میں ان کے قضا سے راضی. अल्लाह मुझ गुनाहगार से राजी रहे, अल्लाह मेरे मरहूम की खिदमत को कबूल करें, बहुत खिदमत धन्यवाद, और जन्नतुल फिरदौस में उनको मकाम नसीब करे, आलाइलियीन में जगह इनायत नसीब फरमाए, आलिम है। बस आप मोहतरम से दुआ की दरख्वास्त है कि फर्जंदों अहमद व अब्दुल्ला के लिए खुसूसन दुआ करें, अल्लाह उनका मुस्तकबिल रोशन करे और अपने दीन के लिए कबूल फरमाए, और अपने दीन के लिए कबूल फरमाए, अल्लाह ही उनका कफील और वकील बन जाए। दादा थे वो, उनका भी इंतकाल हो गया इस लहर में, दादा बहुत बड़े लोग, दादा कफील, अल्लाह ही उनका कफील और वकील बन जाए, दीन और दुनिया व आखरत की भलाइयां हमको नसीब करे। अल्लाह सुबहान व तआला आप मोहतरम का साया हम तमाम मुरीदीन पर दादे कायम रखे। अल्लाह सुबहान व तआला आप मोहतरम का साया हम क्या मोहतरम हम तमाम मुरीदीन पर दादे कायम रखे। अब्बा दिल तो गमजदा रहता है, सिर्फ अल्लाह को राजी करने के लिए सब्र कर रही हूं, बस दुआ कीजिए अल्लाह मुझे सब्र का नेमल बदल अदा करना, मेरे दोनों बेटियों के लिए खुसूसन दुआ खैर करते रहिएगा। वस्सलाम, आपकी मुरीदा फला फल की शरा गया था बात ही मानता है। हमारे इब्राहिम भाई का है जी, दुबई में हैं सर, गए तो उनकी दुकान लूटी जा रही थी, हमारे नाम पर उन्होंने बहुत बड़ी इमारत बनवाई है, नाम ही हमारे नाम से है, दामिया में है, लोसाका में जानते हैं, बहुत बड़ी इमारत आए देखा तो इनकी दुकान लूटी जा रही थी करोड़ों रुपये की, देखा गए मस्जिद में सर्दे में गिर गए, दो मटर हुआ तो कहे अल्लाह तूने दिया था तो राजी, अब दे रहा है तब भी हम राजी है, दो करो ये कहा सर्दे में, अल्लाह तूने दिया था राजी, अब तू लुटा रहा है लूट रहे ये लोग तब भी हम राजी है, ये खास लोगों की सिफात है, अब भी मर जाओ है कि नहीं तुम जान। फिर उसके बाद क्या हमारा हम कहाँ रहे, दुबई चले जाए क्या, क्या दुबई चले जाए खूब बड़ा अभी आया फोन, सबकी लोगी तैयार सब चलती रहती है, अल्लाह फरमाते हैं क्योंकि अल्लाह सुबहान व तआला ने अंबिया और मुरसलीन के जरिए से हिदायत के रास्ते खुशहाले किए हुए हैं, उसमें कमी नहीं, बस अहले ईमान अल्लाह सुब्हानहू व तआला ने अपने अंबिया और मुरसलीन के जरिए से हिदायत के रास्ते खुशहाले किए हैं, क्योंकि अल्लाह सुब्हानहू व तआला ने अंबिया और मुरसलीन के जरिए से हिदायत के रास्ते खुशहाले किए हैं, बस अहले ईमान उनकी राह पर चले, बस रास्ता खुला हुआ है, अहले यकीन ने उनकी पैरवी को लाजिम जाना, अहले यकीन ने उनकी पैरवी को लाजिम जाना, जैसे अल्लाह का इशाद है कुल हादी सबीरी अदू अल्लाह अला बसीरतिन अना व मन इत्तबानी, यानी कह दो ऐ मोहम्मद ये मेरा रास्ता है, कुरान कह रहा हूं, यानी कह दो ऐ मोहम्मद ये मेरा रास्ता है, बुलाता हूं अल्लाह की तरफ, मैं भी सोच समझ वाला हूं और मेरी इतबा करने वाले भी, मैं भी सोच समझ वाला हूं और जो मेरी इतबा करते हैं वो भी बसीरत पर है। यूनुस अलैहिस्सलाम की शान में अल्लाह ने फरमाया फस्तजबना लहू वनजैना मिन अलगम वकज़ालिक नुंजिल मोमिनीन, अखीर में हज़रत बहुत सुना देती है, यानी हमने उनकी दुआ कबूल की, फस्तजबना लहू यूनुस अलैहिस्सलाम ने मछली के पेट में दुआ की हमने कबूल किया, یعنی ہم نے ان کی دعا قبول کی اور غم سے نجات دی, اور اہل ایمان کو ہم یوں ہی نجات دیا کرتے ہیں. یہ اللہ کا رہا ہے, جتنا اعتقاد جتنا ایمان اتنی قلبی حالت درست رہے. پس تجمنا لہو ونجینا من الغم وکذلک ننجی المؤمنین, یعنی ہم نے ان کی دعا, کس کی؟ یونس علیہ السلام کی دعا قبول کی اور غم سے نجات دی, اور اہل ایمان کو ہم یوں ہی نجات دیا کرتے ہیں. یعنی جو اہل ایمان قدم بقدم یونس علیہ السلام کے چال چلتے ہیں, ان کے انوار کے مشتاق ہیں, اللہ سے جدت احتیاج سے مانگتے ہیں, مسکرہ تو ان کے ساری کے لباس پہنتے ہیں, ہم ان کو اس طرح نجات دیتے ہیں. یعنی کہ 100,000 پرلیسیاں بقدم یہ کیفیت پیدا کرو گے, ہم گناہ گار, 200,000 پڑھو تب بھی کچھ نہیں ہوگا, اور 10 مرتبہ پڑھو اس تصور سے کہ ہم گناہ گار ہیں, اے اللہ آپ کے دروازے پہ ہم آئے ہوئے ہیں, اپنے کو متقی پرہیزگار بن کے پڑھو گے کچھ نہیں ہوگا. یونس علیہ السلام نے اپنی کہا ہم نے ظلم کیا, اپنے ظلم کو اس کی کوتاہی کو تصور کرو تب پڑھو تب ہوگا. بس تجمنا لہو ونجینا من الغم کذلک ننجی المؤمنین, اس طرح مومنین کو نجات دیتے رہیں گے. لا الہ الا انت, یہ بہت ہے وہ صاحب, اس کو تو یوں ہی پڑھنا چاہیے. ہمارے ماں محمد احمد صاحب کا بہت معمول تھا, آخری میں ہمارے حضرت کے بھی ہو گیا بادشاہ رسول اللہ صاحب, ان کا تو تھا ہی, رات کو جو سوتے تھے وہ ابھی ہو گئے, جب پوچھ لیجیے وہ سب مر گئے, سب اٹھو اٹھو اٹھو 3 صبح سے لا الہ الا اللہ پڑھو, جو لوگ کے پاس سوتے تھے لا الہ الا انت سبحانک آدمی کا پڑھو پڑھو, خاص معمول ماں محمد احمد سے, اور آخر میں حضرت کا بھی ہو گیا تھا, پہلے میں نہیں سنتا تھا بھائی, یہی پڑھتے تھے. وہ کہتے کسی آیت کے متعلق کسی دعا کے متعلق اللہ نے یہ نہیں فرمایا کہ ہم نجات دیتے رہیں گے سوائے اس آیت کے, لا الہ الا انت. دو چیزیں علماء کو بھی آئے, سید الاستغفار پڑھ لیجیے, بڑے بڑے علماء کو چاہے تھا یہ سلیے سید الاستغفار پڑھ لیجیے, اللہم انت ربی لا الہ الا انت خلقتنی وانا عبدک وانا اہلی وادی ما استطعت اعوذ بک من شر ما صنعت ابو لک برحمتک علی وابو بذنبی فاغفر لی فانه لا یغفر الذنوب الا انت. 3 مرتبہ 5 مرتبہ ضرور پڑھیے, اس کو پڑھنا چاہیے. یعنی جو اہل ایمان قدم بقدم یونس علیہ السلام کے چلتے ہیں اور ان کے انوار کے مشتاق ہیں, مچھلی کے پیٹ میں انوار, ہم نے ابھی دیکھا ہے کہ بالوں کو اشکار ہوتا ہے کہ اتنی بڑی مچھلی کیسی, انہوں نے ثابت کیا, میں دیکھ رہا دوں گا کہ اتنی بڑی مچھلی ابھی ملی ہے جسے یہ اشکار سب دور ہو جائے گا, اتنی بڑی مچھلی ہے, مچھلی کا اس سے بڑی مچھلیاں موجود ہیں, لکھا انہوں نے اس میں تفصیل لکھیے گا. یعنی جو اہل ایمان قدم بقدم یونس علیہ السلام کے چلتے اپنے گناہوں کا اعتراف چلنے لگے, کشتی پہ بیٹھ گئے, کشتی بھور میں آ گئی, مشہور آ گیا, کہا بھائی کوئی غلام یہاں ہے جو اپنے مالی سے روٹ کے بھاگ رہا ہے, اسی وجہ سے کشتی بھور میں آ گئی. یونس علیہ السلام کہا میں ہی ہوں, اسے پکڑے نبی کی صورت منور, کہا تم ہی تو سب سے نیک ہو, تم ہی تمہاری وجہ سے کشتی بھور میں آئی, نہیں ہو سکتا. تب کہا نہیں کوڑا جانے, جتنا ہم یونس علیہ السلام کہتے تھے مجھ کو پھینک دو دریا میں نجات پا جاؤ گے, ہے نہیں مشہور واقعہ. اس واقعے کو حضرت ہمارے سناتے تھے مجلس میں, خود سناتے تھے, روتے تھے رو رہے تھے, کبھی سناؤں گا میں, ہم تو ہمت ہی نہیں پڑتی. آپ پھینک دو, میں اب عابق ہوں, اپنے مولا سے بھاگا ہوا ہوں. نبی کے لیے یہ ہے کہ جب تک خدا کے راستے حکم نہ ہو جائے کہ چھوڑو ملک کو, تب تک چھوڑنا نہیں چاہیے. یونس علیہ السلام نے چھوڑ دیا پہلے, اس وجہ سے گیس میں آ گئے, میں ان کے لیے گیس کی بات, پھر یہی ہوا, کہا میں عبد عابق ہوں, بھاگا ہوا غلام ہوں, چھوڑ دوں اس کو بھنور میں نجات پا جاؤ گے, कहा इससे उम्र तो कोई आदमी है ही नहीं था, हम बारह ना कह रहे थे नबी की शक्ल सूरत क्या पूछते हैं, मनोवर थे चेहरा जो मजबूर हो गए थे फेंक दिया। अल्लाह ने मछली को हुक्म दिया तुम इसकी हिफाजत करो, ये तुम्हारी गजा नहीं है, ये तुम्हारी अमानत है मेरी। मछली हिफाजत के लिए मौजूद, कश्ती से फेंका उन्होंने, मछली मौजूद, अल्लाह की तरफ से हुक्म हुआ ये अमानत है, ये तुम्हारी खुराक नहीं है, मछली से कहा रखा तो किस्सा तभी यानी जो अहल ईमान कदम ब कदम यूनुस अलैहिस्सलाम के चलते हैं और उनके अनुमार के मुश्ताक हैं, फिर जुलमात में अकाल अनुमार फिर जुलमात में थे, पानी की तारीखी, मछली पेड़ की तारीखी, विराज की तारीखी, लेकिन ये नाम ले रहे हैं क्या माथानी तजमा कर रहे हैं यूनुस अलैहिस्सलाम और उनके अनुमार के मुश्ताक हैं और अल्लाह से जिल्लत एहतियात के साथ मांगते हैं। जो लोग भी मांग ये है ना, सिर्फ एक लाख पढ़ने से कुछ नहीं होगा, दुकान खुलाने के लिए इसके लिए एक लाख क्या अपने तुम बहुत बड़ा विश्वास रहे हो और पढ़ रहे हो यूनुस अलैहिस्सलाम की, ये वो कैफियत ले आओ। मिस्र में कहर पड़ा मौलाना, हो सकता भूल जाओ, बहुत बड़ा कहर पड़ा, तमाम लोग बुजुर्गान दिन भी गए इस चीज का नमाज के लिए, दुआ की पानी नहीं बरसा। अब एक नुकता बयान करूंगा मौलाना तो समझाएंगे, आप भी समझेंगे, जुम्मन मुनि नहीं सुने तो समझेंगे। नहीं बारिश हुई, अब रोते रोते रह गए, बारिश नहीं हुई। गालब जुन्नुमिसी अभी अभी देखा मैंने, लेकिन जुन्नुमिसी नहीं है वो, कोई दूसरे बुजुर्ग है, बहुत बड़े बुजुर्ग। उन्होंने कहा देखो भाई बारिश वरिश होगी नहीं, मुझ जैसा गुनाहगार जिस मजे में होगा बारिश कैसे हो सकती है, इतना बड़ा वली कामिल मशहूर, मैं तो जुन्नुमिसी कहता है लेकिन मालूम ये नाम है उससे बढ़ के होते। कहा जिस मजमे में जुन्नुमिसी जैसा गुनाहगार होगा बारिश होगी, मैं जा रहा हूं, मजमे से चले गए, भाग गए, शहर को छोड़ दिया, मिस्र को छोड़ दिया, अब बारिश हो गई। बारिश तो हजरत थानवी से किसी ने कहा कि हजरत क्या वो सबसे बड़ी गुनहगार वही थे क्या, तो मारा ने कुछ जवाब दिया जो कोई भी दिया, इस हकीर के समझ में आया कि नहीं गुनहगार नहीं थे बल्कि गुनाह का एतराफ था, इब्रा को बारिश हुई, एतराफ जुनूब नबी की सुन्नत है, क्योंकि उन्होंने नबी की सुन्नत इख्तियार किया इब्रा पर बारिश हो गई। समझा, ये हमारी बात है, ये कही नहीं पाएगा, ये अल्लाह ताला है बुजुर्गो, उनके गुनाह होने की वजह से बारिश नहीं हुई बल्कि उन्होंने अपने गुनाह का बावजूद गुनाह न होने के गुनाह का एतराफ, नबी जब गुनाह का एतराफ कर सकता है, अनल मोहतरफी असलोक मसल मिस्किन, वो आप पहले के इतिहास में मुद्री दलील, जब नबी जसराफा मासूम है गुनाहों से पाक है, सगाई तक से पाक होता है नबी, जब उन्होंने अनल मोहतरफी जब नबी ने कहा उसी सुन्नत को उन बुजुर्ग ने इख्तियार किया, इस सुन्नत की बरकत से बारिश हुई। सच्ची बैर कर रहा हूँ मदरी से भाई नजर तो सबसे बड़े अनल मोहतर एतराफ जम, ये बड़ी बात है, वो गुनहगार थे नहीं लेकिन अपने गुनाहों का एतराफ, जब नबी एतराफ कर सकते अपने गुनाहों का, अनल मोहतर नबी किसान है अनल मोहतर बेजम्बी अस अलो का मसरत मिस्किन, वो आप तह दे दे कि इतिहाल मुजनिब जलील, मुजनिब जलील हुजूर फरमा रहे अपने को, मैं गुनहगार हूं और जलील हूं। अल्लाह ताला हम सब लोगों को ये कैफियत पैदा फरमाए, ये है मेरे साथ बातनी कैफियत जिसके लिए आदमी एरिया रगड़ता है, बुजुर्गों की खिदमत में जाता है, इसी कैफियत को पैदा करने के लिए जाता है। माशा उसल्ला साहब बैठे थे मजलिस में, अंदर थानवी ने कोई बात कही, अरे खुद हम लोग से कहते थे, कहते नहीं तो तुम बोलते ही नहीं थे, लेकिन कभी कहा मुझ पर ऐसी कैफियत हुई कि जिसे मालूम है कि जमीन फट जाए मैं अंदर चला जाऊं, माशाल्लाह सुना मैंने खुद सुना। फरमाया हजरत थानवी फरमाते थे कि लोगों के सामने ताजदीर अरकान करे नमाज में सही तरीके से सजदा कर और तनहाई में न करे, ये किल्लत मोहब्बत की दलील है। जब ये फरमाया हजरत थानवी ने उस वक्त ये हजरत फरमाते थे कि जी में आए जमीन फट जाए हम अंदर चले जाए, उन्होंने कुछ असर हुआ कि हमारे बुजुर्ग दीन कितनी बेमुरवती की बात है कि खुदा के सामने तो खुदा के ताब लोगों को दिखाने के लिए अच्छी तरह करे और तनहाई जबकि सिर्फ खुदा है उस वक्त तू न करो कि बेहतरी बेमुरवती का कितनी बददीनी की बात है। ये ध्यान में आया कि कितनी बददीनी की बात है कि महबूब हकीकी जिसकी इबादत हम कर रहे हैं उसके सामने तो गलत तरीके से हम इबादत करें और लोगों के सामने अच्छी तरह इबादत करें, इससे बढ़ के गैरत की बेगैरती की बात हो गया सकती है। एतराफ जमीन अनर मोहतरफ पूरे महीने हजरत ने इस पर बयान किया एतराफ जुनूब से किताब शकीर ने आगे एतराफ कसूर भी लिख दिया है। नक्शबंदी जो थे हमेशा सिराने रखते हैं, अब भी रखते होंगे इस किताब को, यहाँ कुछ पता भी नहीं किसी नहीं, बस पूरी दुनिया में मशहूर बुजुर्ग है मशहूर मालूम है, उन्होंने लिखा भी वैसा मैंने एक दिन देखा बहुत लिखा है, मुझे पता नहीं था, देखा काफी लिखा खत लिखा उन्होंने इस किताब के बारे में अनिल मोहतर मैं गुनाहों का एतराज करने वाला कारी किताब अल्लाह का शुक्रिया है कितनी मेहनत किया है। वैसे तो हमारे जामी साहब लिखा महीने में पूरा, फिर हमने उसकी अब उसमें क्या बहुत किया, बहुत मेहनत किया रास्ते में सफर में अल्लाह से कहते हैं, यानी जो अहले ईमान कदम ब कदम यूनुस इस्लाम के रास्ते पर चलते हैं और उनके अनवार के मुश्ताक हैं और अल्लाह से जिल्लत और एहतियात के साथ मांगते हैं और मस्करत और इंकसार के लिबास पहनते हैं, हम उनको इस तरह निजात दिया करेंगे। ये कैफियत सिर्फ पढ़ने नहीं, ला इलाहा इल्लल्लाह तो पढ़ लिया हमने, अपने गुनाहगार समझो एतराफ कसूर करो, उन्होंने एतराफ ला इलाहा इल्लल्लाह अंदर क्या कर रहे हैं नबी हैं लेकिन कहते हैं मुजालिमीन में से हूं, ये है तरीक मौलाना कौन समझता है, चल रसूम है सामने हम लोगों के रसूम है जो है इसमें वो भी कुछ नहीं जानते, तरीक क्या है अपने को मिटाना है। आना हसी से बादशाह नेसी बहुरी गरा बला नेसी अपने को मिटाना, ये तरीक की बुनियाद तो अपने को मिटाने पर है। हरथाई साहब थे इब्तदा हुई किसी लड़के की हाजी इब्लाबिल्ला साहब के कोई थे मौलाना लुत्फ रसूल साहब हजरत थानी भी थे, बहु उन्होंने जब इब्तदा हुई बड़ी जोर से पढ़ा इश्क के मकतब में जिसकी बिस्मिल्लाह हो, इश्क के मकतब में जिसकी बिस्मिल्लाह हो अव्वल सबक उसका फना फिल्ला हो, चीख गई वहां था भी मौजूद, ये भी है इस तरीक में, ये भी है जैसे बहुत से उलूम है यहाँ, ये भी है अच्छा ये भी है अच्छा ये भी है किसी इस रास्ते में ये भी है कि नहीं, अब रुजू बमतले असली इब्राहिम इस्लाम के इस किस्से में बयान है इबरत वालों को, ये तो यूसुफ का हिदायत है बसीरत वालों को, इब्राहिम इस्लाम के इस किस्से में बयान है इबरत वालों को, हिदायत है बसीरत वालों को, वो ये कि जो शख्स अपनी तदबीर से निकलता है अल्लाह उसके लिए बखूबी तदबीर कर देता है, अपनी तदबीर से निकालो। देखो इब्राहिम अलैहिस्सलाम ने क्योंकि अपने जात के लिए तदबीर और एहतमाम नहीं किया कि आग से बच जाए क्या हो, بلکہ اللہ کے حوالے کر کے اس پر توکل کیا, انجام اس اطاعت کا سلامتی اور عزت اور تعریف کا باقی رہنا مدت گزر جانے پر. آج بھی ان کا ذکر ہو رہا کہ نہیں؟ آج بھی ہو رہا. کیوں نہیں انہوں نے اطاعت کیا؟ اللہ نے ان کی جان کو بچایا, ان کے طریق کو بچایا, ان کی کہا کہ اسی میں اتباع کرو. ملت ابھی حکم ہوا کہ ان کی ملت سے خارج نہ ہوں. توکل کیا, انجام اس اطاعت کا سلامتی عزت اور تعریف کا باقی رہنا مدت گزر جانے پر ہو رہا کہ نہیں؟ ملت ابھی کوئی ملا نہیں. اور ہم کو اللہ کا حکم ہے کہ ان کی ملت سے خارج نہ ہوں اور ان کے نام رکھنے کا لحاظ رکھیں. اس کا ذکر سال میں ہے, ملت ابیکم ابراہیم ہو سماکم المسلمین من قبل. پر جو شخص ابراہیمی ہو اس کو سزاوار ہے کہ اپنے لیے تدبیر کرنے سے بری ہو جاؤ. اللہ پر بھروسہ. تدبیر سے ممانعت نہیں ہے, تدبیر ہو لیکن نظر اللہ پر. اور اعتراض سے خالی, اعتراض بھی مت کرو خدا کے گا. اور ملت ابراہیم سے وہی اعتراض کرے گا جو صفی اور بیوقوف ہوگا. اور ان کی ملت کو لادی میں تفویض اللہ, ان کی ملت کو لادی میں اللہ کو سپورٹ کرنا اور اعتراض سے احکام اللہ, اللہ کے احکام میں اعتراض کرنا. اور جاننا چاہیے کہ مقصود اعظم یہ ہے کہ اللہ کے آگے کوئی مراد باقی نہ رہ جائے. بس کوئی مراد نہیں, لا الہ الا اللہ, کوئی مراد نہیں, لا الہ کوئی مراد نہیں, کوئی مقصود نہیں سوا اللہ کے. نہ کوئی معبود ہمارا ہے, نہ کوئی مقصود ہمارا ہے. اسی کی مشق کرائی جاتی ہے بزرگوں کے یہاں, اب ہو یا نہ ہو مجھ سے مشق تو اسی کی ہے, بس اللہ کے ہو جاؤ. جاننا ہے, بس مقصود یہ ہے کہ اللہ کے آگے کوئی مراد باقی نہ رہے. ہمارے من میں اشعار لکھے ہیں, یہ اشعار اردو میں ہے تو ذات عربی بھی تو ہوں گے نہیں, تو وہیں سے مکس میں ہے کہ آج ملاؤں گا. کہ کیا ہے, اب تک نہیں ملا سکا, آپ سے کہہ رہا ہوں ملائیے گا. یہ اردو کے اشعار تو ان کے تو ہوں گے نہیں, تو حضرت تھانوی کے ہوں گے, میں دیکھنا ہے اس کو. اللہ تعالیٰ ہم سب لوگوں کو ان کیفیات سے بھی متصف فرمائے. نماز روزہ تو ہی ہے, نماز میں انی وجہ تو وجہ ان سلاتی و نسکی و محیائے, پورا طریق بنیادی جی پر ہے. ماہنی صاحب نے لکھا تھے بہت ان سلاتی و نسکی و محیائے و مماتی للہ رب العالمین, ہماری نماز ہمارا ہے سب کس کے لیے؟ اللہ. ان سلاتی و نسکی و محیائے و مماتی للہ رب العالمین, یہ طریقہ حاضر ہے اور یہی منتہا ہے, اسی تک پہنچنا ہے. چلتے چلاتے آخر تک اللہ کے یہاں اس کیفیت میں جائیں بامراد, مرنا کیا ہوگا اللہ ہی بہتر جانتا ہے. جو ابھی اللہ صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم بنا اللہ تعالیٰ یہ کیفیت ہمارے اندر پیدا کر دے. ان صلاتی و نسکی و محیایا مماتی للہ رب العالمین, ہمارا جینا مرنا سب اللہ کے لیے ہو جائے. یہ سب سے بڑی مراد ہے اور سب سے بڑا مقصد ہے. اللہ اس مقصد کو بآسانی ہم کو عطا فرمائے. اور ان کے لیے ہما ذالک اللہ رب عزیز, اور اللہ کے لیے کوئی مشکل نہیں. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.